내가 요 댄스로드 내가 요 조천 서울에 떠나요 기와요 떨피고 주와는 발갈 바이 마다 어머 맞으리나 자스도 차 원빈 서다 खुसी हुनु जो सँग माये नि तड्पेको छु वरदल पागल भए म त अब बाँच्दिन जस्तो छ अन्तिम शब्द फोनमै बोलाउ भए दिएर गए नि दिए हुनु जो सँग भए नि तड्पेको छु वरदल पागल भए म त अब बाँच्दिन जस्तो छ अन्तिम शब्द फोनमै बोलाउ भए म त अब बाँच्दिन जस्तो छ अन्तिम शब्द फोनमै बोलाउ भए छैन आरु केही छैन आरु जन्मिना धरतीमा जन्मिना जुन फूल रोजे टिप्न सकिना तर्तेको छु वरदल पागल भए म त अब बाँच्दिन जस्तो छ अन्तिम शब्द फोनमै बोलाउ भए धरतीमा जन्मिन धरतीमा जन्मिन जुन फुल रोजे टिप्न सकिन तर्तेको छु वरदल पागल भए म त अब बाँच्दिन जस्तो छ अन्तिम शब्द फोनमै बोलाउ भए I'm not afraid.